نحمده ونصلي على رسوله الكريم. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وما أرسلناك إلا رحمة للعالمين. صدق الله العظيم. دوستو، بزرگو، عزیزو، یہ مہینہ مبارک مہینہ ہے. نبی اکرم صلی اللہ علیہ وسلم کی ولادت مبارکہ اسی مہینے میں ہوئی ہے. اس بنا پر اس مہینے کو بھی ایک شرف حاصل ہے. چنانچہ بہت مشہور شعر ہے، ربیعون فی ربیعی فی ربیعی، لہذا الشہر فی اسلام فضلون، ربیعون فی ربیعی. اس مہینے کو بھی شرف حاصل ہے. جیسے رمضان شریف کو شرف حاصل ہے قرآن پاک کے نزول کی وجہ سے، اسی طرح اس مہینے کو بھی ایک شرف حاصل ہے نبی اکرم صلی اللہ علیہ وسلم کے ولادت باسعادت کی وجہ سے. اس بنا پر مجھے خیال ہوا، معلوم نہیں ہمارے محبوب صلی اللہ علیہ وسلم کو یاد ہو کہ نہ ہو، اس وقت میں بڑھ گیا، وہ آ گئے ابھی، لیکن مجھے بیان کرنا ہے اس پر. اللہ تعالیٰ اس مہینے کی بھی قدر کرنے کی ہم کو توفیق محمد فرمائے. یہ نہایت مبارک مہینہ ہے. مجھے ایک واقعہ یاد آیا کہ حضرت معاذ تھانوی رحمۃ اللہ علیہ نشر التیر دکھا کرتے تھے. نشر التیر، وہ زمانہ تھا تعاون کا. جس دن نشر التیر لکھتے تھے اس دن اموات کم ہوتی تھی، اور جس دن ناغا ہو جاتا تھا اموات زیادہ ہوتی تھی. حضرت معاذ تھانوی کا خود بیان ہے. اس بنا پر نبی اکرم صلی اللہ علیہ وسلم کا ذکر جس مہینے میں جس دن میں ہو، وہ مبارک مہینہ بھی ہے اور مبارک دن بھی ہے. اللہ تعالی ہم سب لوگوں کو اس کی توفیق مرمت فرمائے. ہاں، تو اسے ربیع الاول کا مہینہ، اس میں تو نبی اکرم صلی اللہ علیہ وسلم کا ذکر پاک ہونا ہی چاہیے. اسی لیے حضرت تھانوی رحمۃ اللہ علیہ نے نشر التیر لکھا ہے، تاکہ اس مہینے میں نشر التیر کی تعلیم ہو، اس کی تشہیر ہو. لیکن عام طور سے جو حضرت معاذ تھانوی کے لوگ ہیں ان کو بھی اس کا پتہ نہیں ہے. بہت تاکید فرمائی ہے کہ ربیع الاول میں نشر التیر کو سننا سنانا چاہیے. ایک بار مجھے اور یاد آئی کہ ہمارے حضرت ماں محمد احمد صاحب کتاب ہے کمالات نبوت، میں سمجھتا ہوں وہ کتاب بھی اس لائق ہے کہ اس مہینے میں سنائی جائے. اللہ تعالی ہم سب کو یہ جو ہمارے رحمت کا مہینہ ہے، سننے سنانے کی توفیق ہو، تاکہ اللہ کی رحمت ہم پر مبرور ہو. اس وقت اللہ تعالی کی رحمت کے نزول کا ہم سب محتاج ہیں، رحمت کی طلب بہت. اللہم آتنی ایمان لا یرتد و یقینا لیس بعدہ کفر و رحمتا انال بها شرف کرامتی فی الدنیا والآخرہ. مجھ کو حضرت بادشاہ صلی اللہ علیہ وسلم نے خاص طور سے دعا بتائی، پڑھا کرو. اللہم آتنی ایمان لا یرتد و یقینا لیس بعدہ کفر، ابھی ہے، و رحمتا انال بها شرف کرامتی فی الدنیا والآخرہ. یہ اللہ رحمت کا سوال کرتے ہیں جس سے دین دنیا کی شرافت ہم کو حاصل ہو. جب اور علماء کو معلوم ہوا کہ تم کو یہ بتایا بادشاہ رسول اللہ صلی اللہ علیہ وسلم نے، تو خود محمد حریف صاحب نے کہا کہ بھیا ہم لوگوں کو بھی پڑھنا چاہیے، حدیث کی دعا ہے. لیکن چونکہ بزرگان دین کسی چیز کی تخصیص کرتے ہیں تو اس کی ایک اہمیت ہو جاتی ہے. بنت یہ نبی اکرم صلی اللہ علیہ وسلم کی دعا ہے، اللہم آتنی ایمان لا یرتد و یقینا لیس بعدہ کفر و رحمتا انال بها شرف کرامتی فی الدنیا. کیا ہم لوگوں کو رحمت کی ضرورت نہیں ہے؟ اللہ کے خاص رحمت کی ضرورت ہے. نبی اکرم صلی اللہ علیہ وسلم کو بھی یاد کیا گیا خصوصیت سے، وہ رحمتی کے سلسلے میں ہے. وما ارسلناک الا رحمۃ للعالمین، آپ کو عالمین کے لیے رحمت بنا کے بھیجا ہے. اور یہ بھی یاد رکھے جائیے کہ حضور اقدس صلی اللہ علیہ وسلم کی ذات پاک رحمت ہی رحمت ہے، مگر میرے دوستوں، بزرگوں، ان کی سنت کا لحاظ رکھنا مزید رحمت کا سبب ہوگا. आज हम लोगों ने एक रस्मी तौर से तो समझ लिया है, समझना चाहिए, मगर जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जो चीज़ लेके आए हैं उनको भी पेश नज़र रखने की ज़रूरत है। फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने, वो इश्क़ ले उत्तम मकारम अखलाक, मेरी बेसत इसलिए हुई है ताकि मकारम अखलाक की तकमील करूँ। ये मकसद भी हमको पेश नज़र रखने की है। वलादत का जिक्र भी हो, आपके वफात का जिक्र हो, जो भी हो सब मुबारक है, मगर असल जिसकी वजह से है, जिसके मकसद के लिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मबूस में हैं, उनको पेश नज़र रखना ज़रूरी है। कहते हैं बोईस तो ले तम में मकारम अखलाक, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अखलाक की तकमील फरमा दी है। फलासफा ने भी कहा है, इलाहियात में उन्होंने बहस किया है लेकिन अखलाक के बारे में बहस नहीं किया है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इस बात को मुकम्मल कर दिया है। फलासफा कहते हैं दोस्तों इस वजह से इस चीज को भी पेश नजर रखने की जरूरत है। आज बदखुलकी आम है, न घरों में चैन है, न मदरसों में, न कहीं भी। जितनी ये आफतें और बलाएं हैं, मैं तो समझता हूँ कि बदखुलकी में कुछ इजाफा ही हो रहा है। कहाँ अल्लाह की तरफ रुजू होता है, कुछ नरमी पैदा होती है, रिफ्त पैदा है, सलाम कलाम तक के रवादार नहीं है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम दुआ फरमा रहे, ओ बुदुर रहमान व अतमु तमाम व अफशु सलाम तस्कुल जन्नत बि सलाम। नबी सल्लल्लाहु अलैहि वसल्लम की तालीम है, ओ बुदुर रहमान, रहमान की इबादत करो। दूसरी चीज अतमु तमाम, खाना खिलाओ, अल्लाह के लिए खाना खिलाओ, नाम के लिए नहीं, शोहरत के लिए नहीं, उसका कोई दर्जा नहीं है, सुन्नत के मुताबिक खाना खिलाओ। अब भी माशाल्लाह बहुत से लोग इसका एहतमाम कर रहे हैं। ओ बुजुर रहमान, सबसे पहली चीज जो तालीम है रहमान के बात करो। अब भी तुम पर अल्लाह रहम कर रहा है। बांग्लादेश का जब मामला हुआ 40,00,000 आदमी मारे गए थे, सुना मैंने तो अखबारों में देखा, हजरत मौलाना अब्दुल माजिद दहियाबादी ने सिर्फ जलील में लिखा कि अब भी मुसलमानों के जो अहवाल हैं उस एतबार से अल्लाह का फजल ही है, फजल ही का मामला है, अदल का नहीं है। अदल का मामला तो इससे भी ज्यादा का है। कौन लिख रहा है? बहुत बड़ा मुदब्बिर और सियासी मौलाना अब्दुल, मैं खुद देखा मौलाना अब्दुल माजिद, उस जमाने की बात कर रहा हूँ, बांग्लादेश में कितने आदमी कत्ल किए गए, मगर उसके बावजूद मौलाना अब्दुल माजिद दहियाबादी से आदमी क्या लिख रहा है? अब भी अगर गौर करो, अल्लाह ताला के फजल ही का मामला, अदल का मामला नहीं है। जो हमारी गुमराहियां हैं, जो बददीनियां हैं, बदअखलाकियां हैं, ने से नाबूद कर दिया जाएगा। हम खुद मुसलमान को बनता रहा, इस बिना पर अल्लाह ताला से अपनी इसलाह के लिए दुआ भी करना चाहिए। अल्लाह असली सारी कुदरत हमारे हजरत मौलाना मोहम्मद इलियास रहमतुल्लाह अलैह उठते बैठते ये दुआ क्या करते हैं मालूम ही नहीं होगा। मुझे खुद मौलाना मुजीबुल्लाह नदवी ने कहा कि उनके साथ रहते थे, ये दुआ करते थे, अल्लाहुम्मा असली शानी कुल या हय्यु या कय्यूम बिरहमतिका का सगीर असलिह ली शानी कुल, अल्लाह हमारी हर शान की इस्लाह फरमा दी। कौन कर मौलाना इलियास साहब बानी तबलीग, अल्लाहुम्मा या हय्यु या कय्यूम बिरहमतिका का सगीर, ऐ हय्यू कय्यूम आपकी रहमत का हम फरियाद रसी कर रहे हैं, फरियाद। ये दुआ बहुत मशहूर दुआ है, बहुत उलमा बताते हैं, या हय्यू या कय्यूम रहमत का सगीर। दूसरे क्या है? असली शानी कुल्ल, हमारे हर शान की इस्लाह फरमा दिए। बला तकिल्ली इला नफ्सी तरफत आए, हमारे नफ्स को हमारे सपूर्द कीजिए। आज हम लोग सब अपने नफ्स के सपूत हो गए हैं, कुरान हदीस के सपूत नहीं, जो नफ्स करता है वही करते हैं। अवाम तो छोड़ गया, खवाज भी इसी से गुजर रहे हैं, इसी राह से क्या नतीजा होगा। नबी सल्लल्लाहु अलैहि वसल्लम की रहमत आम है, अब भी आम है, लेकिन हम इस रहमत को का इस्तेमाल किस अंदाज से कर रहे हैं। अल्लाह असल शानी को ये महाराज यासा दुआ फरमाते हैं, या हय्यु या कय्यूम बिरहमतिका का सगीर, ऐ हय और ऐ कय्यूम आपकी रहमत की हम फरियाद करते हैं, असली ही निशानी कुल, हमारी हर शान की इस्लाह फरमा दीजिए, हमारे नफ्स को हमारे हवाले न कीजिए। नफ्स हमारा सरकश है, हमको डुबो देने वाला है, हमको अपनी जिम्मेदारी में लीजिए, अपनी हिफाजत में लीजिए। आता है हदीसों में जो शख्स दो रकात या चार रकात सुबह पढ़ लेता है अल्लाह की हिफाजत में आ जाता है। उस हिफाजत में आने के लिए कितने लोग कोशा है, अरे दुआ ही करो अल्लाह अपनी हिफाजत में हमको रखिए। अल्लाह ताला या हय्यू या कय्यूम बिरहमतिका अस्तगीस अस्लिह निशानी कुल्ले, हमारे हर शान की इसलाह करिए, हमारे नफ्स को हमको सकून न कीजिए। नफ्स हमारा सरकश है, ये तो हमको हलाकी करके रहेगा। हमारे बुजुर्गान दीन सूफिया कराम इसको बराबर तंबीह करते रहते हैं, गाफिल इधर हुआ नहीं उधर उसे डसा नहीं। मुहावरा तो बहुत पढ़ते थे, नफ्स से एक सेकंड के लिए भी अगर गफलत बरतोगे वो तुमको हलाक कर देगा। आज हम अपने पूरे जिस्म के साथ पूरे नफ्स अपने को सपूत कर चुके हैं। हजरत यूसुफ अलैहि सलाम फरमाते हैं वो मर रहे हो नफ्सी इन नफ्स लम्मारा तुम भी सू ए अल्लाह मैं अपने वो मर रहे हो नफ्सी अपने नफ्स से बरात इन नफ्स वो मर रहे हो नफ्सी इन नफ्स लम्मारा तुम भी सू, वो तो बुराई का हुक्म करता है, उससे उम्मीद अच्छाई की न रखो। अल्लाह से दुआ करो अल्लाह आपके नफ्सी तकवा वज़क्किहा अंत खैरु मन ज़क्काहा अंत वलीयुहा मौला। अल्लाह आपके नफ्स से तकवा, अल्लाह हमारे नफ्स को तकवा लीजिए, फजूर से निकालिए, अपनी मासियत से निकालिए। कौन दुआ कर रहा है, नबी सल्लल्लाहु अलैहि वसल्लम दुआ कर रहा है। अल्लाह आज जब भी नबी पाक साफ होता है, जब भी उम्मत की तालीम के लिए सवाल करता है कि अपने नफ्स से कभी गाफिल न होना। अल्लाह आते नफसी तकवा, वो इबादत में भी बताता है, तिलावत कुरान में भी दस्ता है। इस बिना पर अल्लाह से अमन अमान हिफाजत, अंबिया हमेशा अल्लाह मंडल बहुत तरफ है बेजम्बी। अल्लाह मैं अपने गुनाह का एतराफ़ करता हूँ, मैं डरता हूँ। नबी सल्लल्लाहु अलैहि वसल्लम दुआ फरमा रहे हैं हमारे शुमा की क्या मजाज है कि ठीक से नमाज दो रकात भी नहीं पढ़ते उसे मुतमईन हो जाए। आज हम पर जो ओबाल है दोस्तों बुजुर्गों, हो सकता है कि हमारी मासियती की बिना पर हो, और यकीन करना चाहिए अल्लाह ताला हम सब लोगों को मासी से बचाए। बहुत से ऐसे हैं जो हम जैसे बद अखलाकियों में मुबतला हैं, बद आमादियों में चाहे ना हो बद अखलाकियों में तो मुबतला है ही बहुत से, न सही तौर से बोलना जानते हैं कहना चाहते हैं न कुछ सुलूक चाहते हैं न उतरे सुलूक का कोई ढंग नहीं इल्ला माशाल्लाह। अल्लाह ताला हम सब लोगों की इस्लाह फरमाए। मैं खासतौर से मैंने बयान किया कि रबी अव्वल है, इसका इरादा ही कम से कर लें कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जो अखलाक नबी भी लेके आए हैं उसका कुछ तो झलक देख रहा है। अखलाक किया हुजूर सल्लल्लाहु अपने भाइयों के साथ लावा, पड़ोसी पड़ोसी को भी पूछ नहीं रहा। सुबह एक आदमी लेके आए, मैंने कहा बस सब ठीक है, सब ठीक है, बस अपने अपने अखलाक को देखो, दुरुस्त करने की कोशिश करो। किसी हदीस में आता है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अपने ज़माने में अपने हुकूक का तो तलब है, दूसरे को हुकूक की अदायगी की फिक्र नहीं है, आम हो जाएगा। अपने हुकूक सब याद है कि फला पर हमारे ये हुकूक, तुम पर भी किसी का हक है कि नहीं, ना इसका हुकूक। अल्लाह ताला हम सब लोगों की इस्लाह फरमाए। नबी सल्लल्लाहु अलैहि वसल्लम अखलाक लेकर के आए, ऐसे अखलाक कि जो अखलाक आदम इस्लाम ने इब्राहिम इस्लाम ने किसी ने नहीं सिखाया था, हुजूर सल्लल्लाहु अलैहि वसल्लम सिखलाया, तकमील की है अखलाक की, तामीर की तकमील हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने की है। इस बिना पर हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का एहसान माने। जुमा के दिन आया है कि कसरत से दरूद शरीफ पढ़ूँ, दलाइल खैरात की किताब है दरूद शरीफ की, रोजाना एक मंदिर पढ़ना है और जुमा के दिन दो मंदिर पढ़ना है। हुजूर के इतने हुकूक हैं हमारे ऊपर, खुद ये दिन भी हमको जो मिला है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के तुफैल में मिला, किसी को शनिचर मिला, किसी को इतवार मिला, जो सैयदुल अय्याम है दिनों में सबसे सरदार जुमा है वो हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम को मिला और उनकी तुफैल में हमको मिला। दोस्तों हुजूर सल्लल्लाहु अलैहि वसल्लम को क्या कुछ मिला, आज मेरा बयान होगा वो इसी में इन्ना आतैना कल कौसर, नबी सल्लल्लाहु अलैहि वसल्लम को कौसर दिया है। कौसर माने खैर कसीर, उसका एक जूज है हौज कौसर या नहर कौसर, उसका एक जूज है। वरना असल माने क्या है कौसर के, कसीर कुरान दिया आपको ایمان دیا، اسلام دیا، علوم دیا، معارف دیا، انا آتینا کا کوثر، آپ کو کوثر خیر کثیر دیا. قرآن جیسے پڑھ کے کوئی نعمت نہیں ہے، نبی صلی اللہ علیہ وسلم ویسی کوئی کتاب نہیں ہے. تمام کتب، تورات، انجیل، سب کے علوم قرآن میں مندرج ہیں. یہ ایسی کتاب کسی کو نہیں دیا، ہم کو دیا، ہم تلاوت کرتے ہیں، جس کا حق بھی ادا ہم نہیں کر پا رہے ہیں، لیکن ہم کو تو قرآن ملا ہوا ہے. نبی اکرم صلی اللہ علیہ وسلم طفیل میں ہم کو قرآن ملا ہے، آپ کے طفیل میں انشاءاللہ حوض کوثر بھی ملے گی. لیکن میرے دوست، ان کے اخلاق کی درستگی بھی ہے نوری ہے، آتا حدیثوں میں کہ کچھ لوگ حوض کوثر پر جائیں گے، وہاں کے لوگ ان کو ہٹا دیں گے، فرمائیں گے نبی اکرم صلی اللہ علیہ وسلم یہ سب میرے آدمی ہے، کیوں ہٹا دیا تم لوگوں نے؟ فرمایا آپ کے بعد انہوں نے نئی نئی چیزوں کا ایجاد کیا تھا، اس لائق نہیں کہ حوض حضور فرمائے بھٹاؤ نہ رہے بھٹاؤ. یہ اس چیز کا استحضار، یہ قرآن ہے، دین ہے، پوری پوری حضور صلی اللہ علیہ وسلم نے تعلیم دیا ہے، یہاں کی بھی اور وہاں کی بھی پوری پوری خبریں دیا ہے. اس بنا پر نبی اکرم صلی اللہ علیہ وسلم کی تربیت کو پیش نظر رکھنے کی ضرورت ہے. اللہ تعالیٰ ہم سب کو توفیق دے، ہم اپنے کو بھی دیکھیں، ہم پر جو دشمنوں کی طرف سے آ رہا ہے وہ تو ہوگا ہی. اس آیت میں بھی حضور کو تاج کیا ہے، انا آتینا کل کوثر فصل لربک ونہر، ان نشاری کو حضور صلی اللہ علیہ وسلم کہتے تھے دو مریدیں، نسل مریدیں. اس زمانے میں، اس چھوٹی سی صورت میں بھی کفار کا تان و تشریح موجود ہے حضور صلی اللہ علیہ وسلم کے لیے. اللہ تعالیٰ نے فرمایا کہ بے شک آپ کے اولاد نریلا نہیں ہے، لیکن اولاد انسا تو موجود ہے، حضرت فاطمہ کی اولاد موجود ہے، اور وہ بھی نہیں مانو تو جتنے علماء و مشائخ سب آپ کی اولاد روحانی ہیں. کسی امت کے نبی کو اتنے علماء نہیں ملے، نہ اتنے علوم و معارف ملے. یہ نبی اکرم صلی اللہ علیہ وسلم کا یہ معجزہ ہے کہ ایک ایک عالم پورے کتب خانے کو بھر دینے والا ہے، اتنے عالم بڑے بڑے ہیں. حضرت امام غزالی اتنے بڑے، کہا کہ خواب میں دیکھا کہ آپ نے کہا کہ علماء امتی کون عالم ہے، کہا امام غزالی موجود ہیں، یہاں ہیں. ایسے علماء موجود ہیں، اللہ تعالیٰ نے علماء کے ذریعے سے، علوم کے ذریعے سے نبی اکرم صلی اللہ علیہ وسلم کی محمد کو بھر دیا ہے. اس بنا پر آخرین ہم کو بھی اس کی لاج رکھنی ہے. اللہ نے جو ہم کو اتنی نعمتوں سے نوازا ہے، ہم کو بھی لاج رکھنی ہے، کم سے کم فرائض کی ادائیگی کریں، فجر کی نماز کا اہتمام کرو. میرے دوستو جوانوں، اس وقت میں بہت کہہ رہا ہوں، نماز تو پڑھو کم سے کم. فجر کی نماز، جو فجر نماز جماعت سے پڑھتا گویا کہ پوری رات اسے نماز پڑھا، مجھے احساس بڑا ہے، بہت تاکید ہے. نبی صلی اللہ علیہ وسلم فرماتے ہیں کہ ان منافقین کو اگر معلوم ہو جائے کہ فجر کے وقت کھلی ملے گی بکری کے کھچرتے ہوئے آ جائیں گے، لیکن نماز کے ثواب کے لیے آ جائیں گے، کوئی گوارا نہیں ہے. اس وقت بھی ڈانٹا ہے صلی اللہ علیہ وسلم، کہا جی چاہتا ہے کہ لکڑی جمع کروں، اور جو لوگ مسجد میں نماز پڑھنے نہیں آتے ان کے گھروں کو جلا. حدیث تمام موجود ہیں، سب صحیح حدیث ہیں. ان حدیثوں کا علم، اسی اعتبار سے اپنے عمل کی اصلاح کرو. ہم کو بھی کرنا ہے، ہم مستثنا نہیں ہیں، ہمارے اولاد مستثنا نہیں ہیں، آپ مستثنا نہیں ہیں. جتنا کہہ سکتے ہیں کہتے ہیں، کہتے رہتے ہیں. اللہ مجھے بھی عمل کی توفیق دے، اس مہینے کی قدر کی توفیق، درود شریف کی کثرت ہو. سوچو کہ ہم سے کوئی خطا تو نہیں ہو رہی ہے، کسی کے حق میں کوئی ظلم تو نہیں ہو رہا ہے. اس بنا پر جتنا اپنے کو بچاؤ گے حقوق العباد سے، اللہ تعالیٰ کی وہ نہیں قربت حاصل ہوگی. درود شریف بھی پڑھو، حضور کے اخلاق بھی اختیار کرو، انشاءاللہ دشمنوں کی طرف سے بھی رحمت کا کرشمہ ظاہر ہوگا. آج ہم نے جب خدا ہی کو ناراض کیا، اگر خدا کی مخلوق ہم سے ناراض ہو تو کیا تعجب کی بات ہے. بہرحال یہ باتیں کہنی تھی. اللہ تعالیٰ مجھے توفیق دے، خود بھی مجھے عمل کی، میرے لوگوں کو عمل کی توفیق دے. بہت سے لوگ آتے جاتے رہتے ہیں، میں سبھی سے یہی کہتا ہی رہتا ہوں، اللہ مجھے بھی عمل کی توفیق دے، آپ کو بلکہ ساری امت کو. وآخر دعوانا الحمد للہ رب العالمین.